सबैको हो व्यवसायी कर्मचारी साथी गृहिणीको यो हो रेडियो सिन्धुलीगढी एफएम 92 मेगाहर्ज यो हो रेडियो सिन्धुलीगढी एफएम 92 मेगाहर्ज यो समय टाइमेक्स घडीको हो। यस बेला हाम्रो स्टुडियोको घडीमा रातको 8 बजेको छ। यस टाइम चेकका प्रायोजक क्षितिज इलेक्ट्रोनिक्स सिन्धुली र तपाईँको स्वास्थ्यको साथी सिटी केयर हस्पिटल सिन्धुली रोड बर्दिवास। You have a message. Your messages, your dedications. This is all about your SMS. This is SMS 92. This program is sponsored by Galaxy Academy, Dhura Bazar, Sindhuli. ओके लेडिज एन्ड जेन्टलम्यान, आज पनि आइसकेको छु स्वागत गर्नको लागि तपाईँहरूलाई तपाईँहरूको प्रिय कार्यक्रम तपाईँहरूकै प्रिय रेडियो स्टेसनमा। म तपाईँकै साथी सुमन बराल उपस्थित भइसकेको छु प्रोग्राम एसएमएस 92 लिएर। आज पनि एसएमएस 92 रमाइलो गर्नको लागि यो साँझको बसाइलाई रमाइलो गरी तपाईँसँगै बिताउनको लागि उपस्थित भइसकेको छु र तपाईँले पनि साथ दिनुहुनेछ। तपाईँ पनि पक्कै पनि पर्खाइमा हुनुहुन्थ्यो होला प्रोग्रामको भन्ने विश्वास लिएको छु। आउनुहोस् अब रमाइलो गरौँ, किनकि सुरु भइसकेको छ यो समय, अब हाम्रै हो, चलाउनुपर्छ एसएमएस 92 यो रेललाई एकदम एक्सप्रेसमा पुरै रमाइलोको साथमा। होइन त, रेडी हुनुहुन्छ भने आउनुहोस् ल, तपाईँ पनि पठाइहाल्नुहोस् म्यासेज, एसएमएस गर्न सक्नुहुनेछ। त्यसैले प्रोग्रामको नाम नै एसएमएस 92 हो। एसएमएस 92 हामी तपाईँकै रमाइला रमाइला मात्र नभएर तपाईँका सुख दुःख हाँसो रुदन सम्पूर्ण कुराले भरिपूर्ण भएका मायाले भरिएका एसएमएसहरू लिएर आउने गर्दछौँ र ती एसएमएसहरू तपाईँले अहिले भर्खरै पनि पठाउन सक्नुहुनेछ। त्यसको लागि जानुहोस् मोबाइलको म्यासेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस् र टाइप गर्नुहोस् तपाईँको म्यासेज, नेम, एड्रेस अनि पठाउनुहोस् 7799। पक्कै पनि 7799 म्यासेज गर्नुहोला। तपाईँको म्यासेज हामीसम्म आइपुगेपछि पक्कै पनि प्रोग्राम स्थान पाउने नै छ, त्यसमा त कुनै दुई मत नै भएन। त्यसैले फटाफट तपाईँ भने एसएमएस पठाउँदै गर्नुहोला। हामीसँग स्पोन्सर पार्टनर हुनुहुन्छ ग्यालेक्सी एकाडेमी, जहाँ गएर तपाईँले चाहिँ जीवन उपयोगी सिपहरू सिक्न सक्नुहुनेछ। कम्प्युटर सिक्न चाहनुहुन्छ, ल्याङ्ग्वेज सिक्न चाहनुहुन्छ, अन्य जुनसुकै लेभलको कोचिङ ट्युसन क्लास लिन चाहनुहुन्छ भने त्यो सब कुराहरू पाउने स्थान भनेको ग्यालेक्सी एकाडेमी धुरा बजार हो। र फोन नम्बर चाहनुहुन्छ तपाईँ, या त अरू कुराहरू बुझ्न चाहनुहुन्छ भनेदेखि तपाईँले फोन गर्न सक्नुहुनेछ। त्यसको लागि फोन नम्बर त उही हो 0475206644, मोबाइल नम्बर हो 9804816803 मा चाहिँ तपाईँले फोन गरेर थप कुराकानी बुझ्न सक्नुहुनेछ। यति बेला भने चढ्याङ सुरुवातमा एकदमै दामी कास म्युजिकल ब्रेक राख्ने बेला भइसकेको छ। नाच्नको लागि रेडी हुनुहोला, किनकि एकदमै नचाउने खालको झुमाउने खालको गीत तपाईँको लागि म राख्दैछु। आउनेछु फेरि पनि एकैछिन पछाडि तपाईँहरूको एसएमएसको साथमा। एसएमएस भने गर्दै गर्नुहोला, गीत सङ्गीत सुन्दै गर्नुहोला, कतै नजानुहोला है त। Thank you. घर चाचरी ती तल होइन र होइन त ल तपाईँको घर अब त्यतै तलमाथि दायाँ बायाँ जतासुकै होस् तर केही छैन आउनुहोस् जोइन हौ एकैछिन यो ठुलो फ्यामिलीमा अनि रमाउनुहोस् रमाउनुहोस् होइन हामी तपाईँकै लागि उपस्थित भइसकेपछि तपाईँले पनि एकैछिन त हाम्रो लागि टाइम दिनु पऱ्यो नि त होइन अब भने म तपाईँकै एसएमएसतर्फ लाग्दैछु ढिला नगरिकन तपाईँ पनि चाहनुहुन्छ एसएमएस मार्फत हाम्रो प्रोग्राममा सहभागी बन्नको लागि भने जानुहोस् मोबाइलको मेसेज बक्समा टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् र तपाईँलाई लागेका कुराहरू लेख्नुहोस् अनि पठाउनुहोस् 7799 अब भने पालो भइसकेको छ तपाईँकै मेसेजमा रम्ने यति बेला फर्स्ट एसएमएस लिँदैछु आजको लागि लेख्नु भएको छ हाई द के छ लेख्नु भएको छ एकदम ठिकठाक बिन्दास बिल्कुल रमाइलो छ तपाईँको पनि राम्रो होस् यही कामना छ आई एम मनोज पाखरिन अमले दुई बुक बुक्तीबाट लेख्नु भएको छ ल अमलेबाट पठाउनु भयो मनोजी नेक्स्ट टाइम पनि तपाईँको मेसेज चाहिँ पढ्न पाइयोस् अर्को मेसेज छ हेलो दा के छ खाना भयो त आज म चाहिँ मेरो अल फ्रेन्डलाई मिस एन्ड लभ यु भन्न चाहन्छु ल दा लेख्नु भएको छ ओके फ्रम लङ्गुर खोला अँधेरीबाट प्रकाश थापा मगरले लेख्नु भएको मेसेज हो थ्याङ्क यू सो मच अर्को मेसेज छ हाई दा के छ मेरो अल फ्रेन्ड्सलाई मिस यु लभ यु र मेरो फ्यामिलीलाई लभ यु सुनाइदिनु ल म आदर्श मगर ल मैले सुनाइदिइसकेँ आदर्शजी तपाईँको सम्पूर्ण साथीहरूलाई धेरै सम्झिरहनु भएको छ माया गरिरहनु भएको छ है आदर्शजीले ल मैले सुनाइदिएँ पेन इज इम्प्टी विदाउट कभर पेन इज इम्प्टी विदाउट कभर लाइफ इज नथिङ विदाउट लभर लास्ट ओ दा के छ न्यू खबर लेख्नु भएको छ एकदम बिल्कुल ठिकठाक छ मेरो चाहिँ मेरो सबै साथीहरूलाई मिस गरेको छु म मरिन डाँडीबाट अभागी आँसु विजय लेख्नु भएको छ ल आँसुजी अब आँसु भने पुसेर बस्नु होला आँसु सधैँभरि नजारेर बस्नु होला किनकि अब तपाईँको आँखाबाट आँसु चाहिँ डिलिट गरिदिनु होला हरि अर्को मेसेज हेलो दा नमस्कार खाना भयो हजुरको लेख्नु भएको छ एकदम मजाले खाना टन्न खाएर आएको किनकि अब यहाँ यसो जोसेर पुरा कराई कराई बोल्नुपर्ने हुन्छ होइन त्यस कारणले पुरै एकदम रेडी भएर आएको छु कराउनुको लागि अनि तपाईँले चाहिँ के गर्नुभएको नि खाना खानुभएको छ कि छैन अब यसो खाना चाहिँ खानु होला होइन भर्सक बेलुकाको खाना चाहिँ अलिक छिटै नै खानु राम्रो मानिन्छ तर पनि अब के कारणले होइन त्यो सब कुराहरू मिलिरह हुँदैन हाम्रो जिन्दगी टाइम टेबल अनुसार चलिरहेको छैन अहिलेसम्म सिस्टमिक भइरहेको छैन होइन जता ल्याङफाङ ताले चलिरहेको छ ठिकै छ यस्तै हो अब अर्को म्यासेज छ हेलो दा नमस्ते के छ खबर खाना भयो त म चकमकेबाट कुमार मगर फुल दिउँ भने फुलको पात छैन अब तपाईँलाई फुल दिनको लागि चाहिँ पात चाहिँ किन चाहियो तपाईँलाई? पात दिउँ भने पात छैन लेख्नु नि बरु होइन के हो यस्तो भन्दै गयो फेरि. फुल दिउँ भने फुलको पात छैन, मुस्कान दिउँ भने अगाडिको दाँतै छैन. हल्का रमाइलो. ओके दाइ ओके मुस्कान दिन्न, अब तपाईँलाई दाँत दिनु पऱ्यो भने दाँत चाहियो त के हो कुरोकानी होइन. ल ठिक छ, अर्को म्यासेजतर्फ गएँ है त म. हे सुमन्दा के छ लेख्नु भएको छ, एकदम ठिकठाक छ मेरो त. माम हाम भयो लेख्नु भएको छ, मजाले हान्दैछ क्या. अनि के हो दा दि त आउनु न, आउन छाड्नु भयो नि, घरिघरि यसो लिएर आउने गरौँ न हौ. आइएम ठुले सागर ठकुरी लेख्नु भएको छ. ल ठिक छ सागरजी, राम्रो सुझाव दिनुभएको छ. भर्सक अब दिदीलाई लिएर आएर मजाले यहाँनिर एकदम तपाईँहरूको म्यासेज मिली पढ्ने रहर त हो होइन. अब त्यसमा विभिन्न किसिमका अब त्यस्तै कुराहरू यहाँनिर परिरहेको छन्. अब ठिकै छ, कुनै दिन तपाईँले चाहिँ भनेको कुरा पाउनुहुनेछ, मजाले दुईजनाबाट एसएमएस सुन्न सक्नुहुनेछ होइन. त्यो कुरा हामी मिलाउँदैछौँ. घर मेरो खनियाखर्क, घुम्न जाने सिन्धुलीगढी. घर मेरो खन्याखर्क, घुम्न जाने सिन्धुलीगढी. मेरो जिएफहरूको भन्दा एसएमएसको माया लाग्छ बढी. वा वा वा वा आई एम सीता बराइली फ्रम सिन्धुली खन्याखर्कबाट. मेरो अल फ्रेन्ड्सलाई मिस यु, र मेरो लवली सिसको छोरी परमिशालाई मिस एन्ड लभ यु नानु भन्दै बाई दा भन लेख्नु भएको छ. थ्याङ्क यू सो मच. नयाँ साथी आउनु भएको छ खन्याखर्कको. खन्याहर्काजीका साथी चाहिँ सीताजीलाई चाहिँ धेरै धेरै धन्यवाद. पुरा बोयफ्रेन्डलाई भन्दा पनि बढी हामीलाई माया गरिदिनु भएको छ. थ्याङ्क यू सो मच त्यसको लागि. अब चाहिँ निरन्तर यो माया चाहिँ अगाडि बढाइराख्नु होला. बोयफ्रेन्डसँग बरु छुट्यो ब्रेकअप भयो भने पनि हामीलाई चाहिँ ब्रेकअप नदिनु होला है नि त. अब ल तपाईँको चाहिँ प्यारी नानुलाई पनि तपाईँले सम्झिनु भएको छ, छुटाउनु भएको छैन, माया गर्नु भएको छ भने लेख्नु भएको छ. मैले त्यो कुरा पुऱ्याइदिइसकेँ होइन, सुनिरहनु भएको छ रेडियो भने ट्याक कथा पाइसक्नु भयो होला नि त. अर्को म्यासेज लिँदैछु म. हेलो दा, गुड इभिनिङ, खाना भयो भने लेख्नु भएको छ. ओके गुड इभिनिङ, खाना पनि भइसक्यो. के छ न्यू खबर, आरामै हुनुहुन्छ? एकदम ठिकठाक छु. ओके आई एम ईश्वरी आई डु आले. माया हुन्छ के लेख्नु, माया हुन्छ हृदयमा महलभित्र हुन्न. वा वा वा, यो कुरा सबले बुझ्नुपर्ने है. आई एम फ्रम भीमस्थान एक सङ्गम टोल. ओके हजुरको प्रोग्रामलाई रेडी. के लेख्नु भयो, हृदयदेखिको 100% लाइक. ओके माई फ्रेन्ड्स अल, आई मिस यु टु लभ फ्रेन्ड्स. माई ममलाई आई लभ यु मम. ओके माई मुटुको लागि 143. ओके बाई भनेर लेख्नु भएको छ सङ्गम टोलबाट चाहिँ ईश्वरी आइडुलाई. थ्याङ्क यू सो मच ईश्वरीजीको म्यासेजको लागि धेरै धेरै धन्यवाद. अर्को म्यासेज लिँदैछु म यति बेला. हाई दा, खाना भयो त? दा म अम्बिका फ्रम खनियाखर्कबाट. मेरो अल फ्रेन्ड्सलाई मिस यु. ओके गुड नाइट भनेर लेख्नु भएको छ. थ्याङ्क यू सो मच अम्बिकाजी, नेक्स्ट टाइम पनि तपाईँको म्यासेज पढ्न पाइयोस् है त. अर्को म्यासेज छ, हाई खाना भयो दा, के छ खबर? मेरो साथी सबैलाई आई मिस यु भन्न चाहन्छु ल. दा म अमले सुकाचुरीबाट, कमला भोलन्दा बाई लेख्नु भएको छ. ल बाई कम अमलेका मित्र, तपाईँ अमलेका मित्र कमलाजीलाई फेरि पनि तपाईँको म्यासेज चाहिँ पढ्न पाइराखेछ है त. अर्को म्यासेज छ, हाई दा गुड इभिनिङ फ्रम माझीटार मगर नानु. सुमन दा के छ हजुरको खबर लेख्नु भएको छ, एकदम ठिकठाक छ होइन. दा एउटा निन्द्र नलाग्ने सङ बजाइदिनु न प्लिज दा. माई अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु है. माई फ्रेन्ड्सलाई पनि मिस यु, बाई दा, हेभ अ स्विट ड्रिम, गुड नाइट भनेर लेख्नु भएको छ. थ्याङ्क यू. अब तपाईँलाई निन्द्र नलाग्ने गीत चाहिँ म बजाउँदैछु एकैछिनमा. पुरा उठेर त्यहाँनिर चाहिँ उफ्रिनको लागि चाहिँ तपाईँ रेडी हुनुपर्छ. अब पुरा खाटमा बसेर होइन, फ्यान चलाएर भन्नुपर्छ. अब यति बेला त सिरकोटेर भन्नु त मिल्दैन होइन. फ्यान चलाएर पुरा ढल्किरहनु भएको छ भने त निदाइहाल्नुहुन्छ. निदाउनको लागि आफूले ननिदाउनुको लागि आफूले पनि प्रयास गर्नुपर्छ. त्यसको लागि तपाईँ उठ्नुहोस्, एक ग्लास पानी पिउनुहोस्, अब गीत बन्दैछ 2-4 मिनट पछाडि, त्यसको लागि पुरा रेडी भएर बस्नुहोस्. निन्द्र भन्ने कुरा त कता भएको छ भएको छ. अर्को म्यासेज, हेलो दा नमस्ते, के छ खबर लेख्नु भएको छ, एकदम ठिकठाक छ. आई एम लवली काली फ्रम धुराफाँटबाट. मेरो अल फ्रेन्ड्सलाई मिस यु सो मच भन्छु. ओके बाई गुड नाइट दा लेख्नु भएको छ. थ्याङ्क यू सो मच लवली कालीजी, म्यासेज नेक्स्ट टाइम पनि पठाउँदै गर्नु होला. अर्को म्यासेज छ, हाई दा खाना भयो अनि के छ खबर लेख्नु भएको छ, एकदम ठिकठाक छ. आई एम विष्णु स्याङतान फ्रम मरिन मथौली. दा माई फ्रेन्ड्सलाई मिस यु भन्दिनँ है. ओके बाई भनेर लेख्नु भएको छ. ल बाई विष्णुजी, नेक्स्ट टाइम पनि म्यासेज गर्नु होला. हाई दाई नमस्ते, आई एम पागल प्रेमी शान्ता पुर्कुटी फ्रम सिन्धुली. पुर्कुटी चाहिँ मैले सुनेको थिएँ होइन, पुर्कुटी चाहिँ मैले फर्स्ट टाइम सुने, सायद मैले करेक्ट नै प्रोनाउन्स गरिरहेको छु होइन, तर तपाईँले लेख्नु भएको करेक्ट छ भनेदेखि सिन्धुली झाँगा झोली रातमा अपकमिङ सङ अल फ्रेन्ड्सलाई मिस यु एन्ड गुड नाइट भनिदिनु ल भन्नुभएको छ। ओके मैले भनिदिइसकेँ मित्र, नेक्स्ट टाइम पनि म्यासेज पठाउँदै गर्नु होला झाँगा झोली रातमाटातिरबाट पनि साथीहरूको म्यासेज आउनु थाल्यो। धेरै धेरै धन्यवाद। हाय सुमन के छ खबर लेख्नु भएको छ, एकदम ठिकठाक छ। म मरिन डाँडीबाट विजय तामाङ, मेरो मोबाइल हराएको छ हजुर, हराएको नम्बर छैन के लेख्न, मोबाइल हराएको छ हजुरहरूको नम्बर छैन, त्यसैले म आज हजुरहरूलाई मेरो नम्बर दिन्छु आज के लेख्न, अनि मोबाइलै हराइसकेपछि नम्बर चाहिँ हामीलाई के कामले भनेर भन्न त मिल्दैन होइन। नम्बर त्यसो 9807698072937 4 9614964149 चाहिँ उहाँको म्यासेज, उहाँको चाहिँ मोबाइल नम्बर हो, उहाँले मोबाइल नम्बर दिनुभएको छ हामीलाई, तर मोबाइल हराउनु भएको छ। अब यो मोबाइल हराइसकेपछि किन दिनुभयो होला, मोबाइल हुन्छ चाहिँ नदिने भनेर भन्न पनि मिल्दैन होइन। ठिकै छ, थ्याङ्क यू सो मच। घर राम्रो, घर राम्रो सुत के लेख्नु, ओके म्यासेज अलिकता चाहिँ मैले नबुझेर यस्तो ब्रेक लिएको हो। घर राम्रो सटरले सिसा काट्ने कटरले, कुरो बुझ्दै जानुहोस् है त, सटर घर राम्रो सटरले सिसा काट्ने कटरले, म हिँड्दैन अर्डरले थर्कायो मलाई मटरले अरे ल। हाई द हाउ आर यु लेख्नु भएको छ, आइएम फाइन, आइएम मनिता तामाङ फ्रम बस्तीपुर एट हाइउटार एमइआर छ, त्यस पछाडि अरू समथिङ केही म्यासेज थियो होला मेरो लेख्न थाल्नु भएको थियो होला, तर म्यासेज इन्कम्प्लिट छ, जतिसम्म आएको हो मैले त्यतिसम्म ड्याङ ड्याङ पढिदिइसकेको छु। अर्को म्यासेज लिँदैछु म यति बेला। हाई द के छ खाना भयो त, म पानी ट्याङ्कीबाट आसिम कुवर हो, आशिष कुमार हो, मेरो पानी ट्याङ्कीको क्लास सिक्समा पढ्ने साथीहरूलाई धेरै मिस गरिरहेको छु, बाई स्विट ड्रिम भनेर लेख्नु भएको छ ल। थ्याङ्क यू सो मच आशिष कुमारजी। अर्को म्यासेज छ, हेलो ब्रदर हाउ आर यु, आई एम फाइन दा, म विजय लामा पल्लो रामपुरबाट, हिँडिरहनेलाई पनि बसाउँछ, हिँडिरहनेलाई पनि बसाउँछ एसएमएस 92 वा वा वा, हिँडिरहनेलाई पनि बसाउँछ एसएमएस 92 रिसाउनेलाई पनि हँसाउँछ एसएमएस 92 होइन त लेख्नुहुन्छ, वाह दा मेरो ममलाई लभ यु एन्ड माई फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल, बाई बाई भनेर लेख्नुहुन्छ। थ्याङ्क यू सो मच विजयजी, दामी लेख्नुभयो स्टेटमेन्ट, त्यो मलाई मुक्तको लाइन चाहिँ धेरै राम्रो लाग्यो, अब किनकि हामीले तारिफ गरेर लेखिदिनु भएको छ, नराम्रो लाग्ने त कुरै भएन नि, थ्याङ्क यू सो मच। अर्को म्यासेज छ, हाई सुमन हजुरबा, के छ हजुरको न्यू खबर लेख्नु भएको छ, अब के गर्ने रिसाउनु नपाइने आफैले नियम राखिएको छ, अब रिसाउने कुरै पनि भएन होइन, ठिकै छ अब नातिनी बाबु कि नाति बाबु होइन। न्यू खबर एकदम राम्रो छ, अनि म माम भयो त हजुरको लेख्नु भएको छ, एकदम माम भइसक्यो, मी अनिता सुनवार फ्रम अमले लेख्नु भएको छ ल, अमलेका नातिनी अनिताजी, अब म त एकदम ठिकठाक छु होइन, अब नातिनीलाई पनि राम्रो होस्, अरू के भनौँ, म्यासेज चाहिँ बेला बेलामा पढ्न पाइयोस्, रमाइलो रमाइलो। श्याम श्रेष्ठ हेलो दाइ के छ लेख्नु भएको छ, एकदम ठिकठाक छ, म रेडियोमा काम गर्नेलाई मिस यु ओके बाई भन्नु लेख्नु भएको छ ल, स्पेसल सब हाम्रो साथीहरूलाई मात्र डेडिकेट गरेर पठाउनु भएको छ श्याम दाईले म्यासेज, थ्याङ्क यू सो मच श्यामजी, नेक्स्ट टाइम पनि म्यासेज पढ्न पाइयोस् है श्याम दाई ल। गुड इभिनिङ दाइ के छ खबर, खाना भयो त, अनि मेरो एसपिजेएसहरूलाई मिस गर्दैछु है, म 7257432727 फ्रेन्ड्स हो 420 लेख्नु भएको छ, यस्तो चाहिँ अब यो कोड ल्याङ्ग्वेज कतिजनाले बुझ्नुहुन्छ बुझ्नुहुन्न त्यो चाहिँ मलाई थाहा छैन होइन। नेक्स्ट म्यासेज, हेलो हाई दा, खाना भयो लेख्नु भएको छ, खाना भइसक्यो, आई एम समिता बराल फ्रम रातमाटा, समिता होइन स्मिता लेख्नु भएको छ है, एसएमआइटी स्मिता बराल फ्रम रातमाटा, म मेरो अल फ्रेन्ड्सलाई मिस यु भन्छु ल, ओके बा आई लेख्नु भएको छ, थ्याङ्क यू सो मच स्मिताजी, नेक्स्ट टाइम पनि म्यासेज पढ्न पाइयोस् है। नेम शान्ता अल फ्रेन्ड्सलाई आयो बान्ता, ए होइन तरिका, नेम शान्ता अल फ्रेन्ड्सलाई मिस यु एन्ड लभ यु ओके भनेर लेख्नु भएको छ, ठिक छ ल। आई एम अमाल एकबाट, आई लभ यु बमजन, हाँ नामै हो यस्तो, आई लभ यु बमजन एकदम राम्रो नाम रहेछ यार तपाईँको, त्यो खतरा नाम लाग्यो ल, हो नाम राख्नु नराख्नु राख्नु यस्तो नाम राख्नु नि यार। आई लभ यु बम्जन अल माई फ्रेन्ड्सलाई मिस यु र मनको साथी एसजीको लागि लभ यु भन्न चाहन्छु. ओके बाई, गुड नाइट लेख्नु हजुर र थ्याङ्क यू सो मच आई लभ यु जी. नेक्स्ट टाइम पनि म्यासेज पठाउँदै गर्नु होला है त. अर्को म्यासेज छ ओएमजी सुमन्दा दी के लेख्नु है दी ब्रो कहाँ जानुभयो इट्स मी अनिता सुनार फ्रम अमले लेख्नु डी ब्रो चाहिँ होइन डी ब्रोको चाहिँ अब एसएमएस 92 चाहिँ अब सुन्न पाउने दिन चाहिँ करिब करिब सके नै हो क्या अरे जे होस् अब ऊ चाहिँ अब काठमाडौँतिरै बस्न थालिसक्यो हो. साँचो कुरा तपाईँलाई भन्नुपर्दा बेला मौकामा चाहिँ उसले यहाँ आयो भने पक्कै पनि म उसलाई लिएर आउनेछु. कुर्दै गर्नु होला. हाई दा खाना भयो त लेख्न खाना भइसक्यो. फुलोस फलोस साथीहरूको जीवन एफबीमा के लेख्नु भएको छ. फुलोस फलोस साथीहरूको जीवन एफबीमा गुलाबको फुल सरी आई मिस चम्किरहोस् फ्रेन्डसिप र अनलाइनमा के लेख्नु भएको छ च्याट न ओहो के लेख्नु भयो यार. पूर्णिमाको जुन सरी फ्रेन्डसिप र अनलाइनमा च्याटिङ पूर्णिमाको जुन सरी लेख्नु भएको छ. अलिअलि बुझिएन, अलिअलि बुझियो. हाई दा नमस्ते मामाम भयो त. एन्ड अन्जान दाको के छ खबर. आई एम समीक्षा लामा पल्लो रामपुरबाट. माई अल फ्रेन्ड्स एन्ड मेरो के लेख्नु भएको छ फ्यामिली एन्ड फ्रेन्ड्स र दा एसडिआरएएन बाई एसयुको लागि ओके बाई दा भन्नु लेख्नु भएको छ. थ्याङ्क यू सो मच. नेक्स्ट टाइम पनि मेसेज पठाउँदै गर्नु होला है त. आयो अर्को मेसेज. हेलो सुमन दा के छ खबर. दा म भद्रकालीबाट प्रकृति तामाङ. दा मेरो साथी प्रमिसालाई दाम्पत्य जीवनको शुभकामना दिन चाहन्छु है. शुभकामना तरिकाले के लेख्नु भएको छ. ए सुखमय तरिकाले हाँसी खुसी जिन्दगी बिताउनुहोस् भन्न चाहन्छु है दा. अनि अनि अनि अनि सरिना बहिनीलाई मिठो सम्झना लेख्नु भएको छ. ल हाम्रो तर्फबाट पनि तपाईँको साथी प्रमिसा लाई चाहिँ दाम्पत्य जीवनको धेरै धेरै शुभकामना. कहिले हो चाहिँ यस्तो शुभ कार्य हुन गइरहेको हो कि भइसक्यो हो जे भए पनि होइन धेरै चाहिँ अब तपाईँको खुसी सुखमय जीवन चाहिँ अगाडि बढिरहोस् हाम्रो तर्फबाट नै शुभकामना सम्पूर्ण रेडियोको तर्फबाट है. मेसेज गरिदिनु भयो. बाँकी छ तपाईँको मेसेजहरू के लेख्नु भएको छ. सरिना बहिनीलाई मिठो सम्झना छ भनिदिनु है. र साउदीमा हुनुहुने दुर्गालाई मिस यु भन्न चाहन्छु है दा. ओके बाई, गुड नाइट दा लेख्नु भएको छ. थ्याङ्क यू सो मच प्रकृतिजी. नेक्स्ट टाइम पनि मेसेज गर्नुहोला तपाईँले. अब साउदीमा हुनुहुने तपाईँको मित्रलाई चाहिँ के भनिदिनुहोस् भनेदेखि प्रोग्राम सुन्नको लागि ट्याक फेसबुकमा जानु होला भनिदिनु. अनि त्यसपछि फेसबुकमा गएपछि के गर्नुपर्छ त भन्दाखेरि सर्च गर्नुपर्छ. के सर्च गर्नुपर्छ त भन्दाखेरि cj.baral.1 चाहिँ नम्बरमा हान्नु होला. ट्याक सर्च गरेपछि तपाईँले त्यहाँनिर चाहिँ पाउन सक्नुहुनेछ. अनि त्यसपछि सुन्न पनि सक्नुहुनेछ. अब मन लागिहाल्यो यसो पछि पनि सुन्न चाहेँ भने चाहिँ टक्क तपाईँले एक क्लिक त्यहाँनिर डाउनलोडमा थिदिनुभयो भने ठ्याक्क तपाईँको डाउनलोड पनि भइहाल्छ. कुनै साह्रो गाह्रो छैन. मजाले प्रोग्राम सुन्न सक्नुहुनेछ देश विदेश जहाँ भए पनि, गाउँघर सहर जहाँ भए पनि. अब पठाउनुहोस् तपाईँको म्यासेज, हामी अन इयर गरिरहेछौँ यति बेला. अब तपाईँ म्यासेज पठाउँदै गर्नुहोला यति बेला. अर्को कमर्सियल ब्रेक त भन्नै मिल्दैन, हामी कहिले राख्दैनौँ है कमर्सियल ब्रेक. आजसम्म तपाईँलाई थाहा छैन होला जुनसुकै प्रोग्राममा भने जति बेला नि कमर्सियल ब्रेक ट्याक कमर बजाएर आउँछ. तर हामी त्यस्तो कहिले गर्दैनौँ नि त, एकदम पुरै नन स्टप एक्सप्रेसमा गएर आउँछौँ. तर यति बेला पालो भएको छ एउटा जकास म्युजिकल ब्रेकको. त्यस पछाडि फेरि पनि आउनेछ तपाईँकै रमाइला रमाइला एसएमएसको साथमा. एसएमएस गर्न चाहनुहुन्छ भने जानुहोस् मोबाइलको मेसेज बक्समा, टाइप गर्नुहोस् एसडिएस एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 924 एक स्पेस दिनुहोस् र पठाउनुहोस् तपाईँको मेसेज नेम एन्ड एड्रेस लेखेर 7797 9991. लखर लखर डुली हिँड्यो काम छैन काम छैन. खल्ती छाम्दा पाक सबै सुको नि दाम छैन. लखर लखर डुली हिँड्यो काम छैन काम छैन. खल्ती छाम्दा पाक सबै सुको नि दाम छैन. ध्यान छैन लेख्न पढ्न मन अन्तै व्यस्त छ. घर परिवार सबको एउटै यही नै त भनाइ छ. यस्तो चालाले चल्दैन यहाँ, यस्तो पाराले चल्दैन यहाँ, यस्तो चालाले चल्दैन यहाँ, यस्तो पाराले चल्दैन यहाँ. लाग्छ होलिडेको मौज गर्छु सधैँ साथै ब्युटीहरूको माझे आज रोजी बोले पिङ्की पछि फेट फिट देसी गाह्रो छ मलाई नआए भन्ने सबै ममा किने क्रेजी यसको पावरले सधैँ नअग्रजहरू भन्छन् नदेखेको बोली बारे बिना सिटी डराउँछन् बित्थामा कराउँछन् म त सुन्दिनँ बाटो हेर्यो सिधा तर बाङ्गो हिँड्नु पर्ने अरूको कुरा सुन्नु छैन आफै नै जान्ने सुन्ने हो बाटो हेर्यो सिधा तर बाङ्गो हिँड्नु पर्ने अरूको कुरा सुन्नु छैन आफै नै जान्ने सुन्ने बाह्र सत्ताइस गति दिन्छ ठुला ठुला कुरा सके जापान अमेरिका नत्र खाडी छ यस्तो चालाले चल्दैन यहाँ यस्तो पागाले चल्दैन यहाँ यस्तो चालाले चल्दैन यहाँ यस्तो पागाले चल्दैन यहाँ साथी तेरो लागि ज्यान दिन्छु गर्दै बास यतिमा कि तेरो मुनि हो चल्दैन यहाँ यस्तो पाराले चल्दैन यहाँ यस्तो चालाले चल्दैन यहाँ यस्तो पाराले चल्दैन यहाँ यस्तो चालाले चल्दैन यहाँ यस्तो पाराले चल्दैन यहाँ यस्तो चालाले के यस्तो पाराले चल्दैन यहाँ तर हामी चलाइरहेछौँ यस्तै पाराले होइन जसले जे भने पनि हामी आफ्नै स्टाइलमा चलिरहेछौँ रमिरहेछौँ रमाइरहेछौँ त्यसैले हामी आइरहेछौँ तपाईँको सामु तपाईँ हुनुहुन्छ हाम्रो साथमा रमिरहेछौँ रमाइरहेछौँ सुन्दै हुनुहुन्छ एसएमएस 92 जिल्लाकै पहिलो रेडियो स्टेसन रेडियो सिन्धुलीगढी एफएम 92 मेगा हर्ट्जको यो आकाशीय तरङ्गमा गुन्जिरहेको प्रोग्राम एसएमएस 92 आवाज हो सुमन बरालको टेक्निकली सपोर्ट पाइरहेको छु अञ्जनको अनि तपाईँ सम्पूर्ण लाखौँ साथीहरू मेरै वरिपरि दायाँ बायाँ रेडियोको वरिपरि हुनुहुन्छ भन्ने विश्वास लिएको छु सँगसँगै तपाईँकै रमाइला म्यासेजहरू मेरो अगाडि छँदैछन् ती म्यासेजहरूमा अहिले एकदम रमिरहेको छु तपाईँहरूलाई रमाइलो दिने कोसिस गरिरहेको छु रमिरहनु भएको छ मेरो यही विश्वास छ यसको लागि तपाईँ म्यासेज गर्न चाहनुहुन्छ भने भर्खरै जान सक्नुहुनेछ मोबाइलको म्यासेज बक्समा टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् तपाईँको म्यासेज लेख्नुहोस् सम्पूर्ण साथीहरूलाई अब अरू ककसको लागि के भन्नु छ होइन त्यो कुराहरू सम्पूर्ण लेख्नुहोस् नाम ठेगाना लेख्नुहोस् पठाउनुहोस् 7799 अरू कुराकानी फेरि पनि हामी गर्दै गरौँला यति बेला फेरि पनि ढिला नगरिकन चाहिँ म तपाईँकै म्यासेजतर्फ लागिरहेको छु है त म्यासेज रहेको छ हेलो दा के छ खबर मामहाम भयो त लेख्नु भएको छ मामहाम भइसक्यो आई एम आसमा साङतान फ्रम कनपा एक कुडुलेबाट मेरो साथी रोहित रिसाएको छ नरिसाउनु भनिदिनु ल ओके रोहितजी रिसाउन पाइँदैन भन्ने थाहा छ कि छैन रिसाउन पाइँदैन है फेरि अनि अरू साथीलाई मिस गरेको छु अनि हजुरलाई पनि बिर्सेको छैन है दा नेक्स्ट एसएमएसमा भेटौँला बाई भनेर लेख्नु भएको छ मैले केही भन्नै परेन है भेटौँला नेक्स्ट एसएमएसमा थ्याङ्क यू सो मच अर्को म्यासेज छ हेलो दाई नमस्ते ल नमस्ते लेख्नु भएको छ ओके मनिषा तामाङ कनपा टूबाट माई फ्रेन्ड्स रोजिना प्रतिमा समीक्षा अनितालाई मिस यु भन्न चाहन्छु ओके बाई भन्नुभएको छ थ्याङ्क यू सो मच मनिषाजी म्यासेज गर्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद नेक्स्ट टाइम पनि तपाईँको म्यासेज पढ्न पाइयोस् है त अहिलेलाई अरू केही नभनौँ यति मात्र अर्को म्यासेज छ बिर्सिएछ हाँस्नलाई के लेख्नु भएको छ बिर्सिएछ हाँस्नलाई फेरि हाँस्न हाँस्नै छु म आँसु दिने निष्ठुरीलाई मनबाटै हाँसो दिँदैछु म राम्रो गुड दिनु सब यस्तै गर्नुहोस् कि अब अरूले जे दिए पनि तपाईँ हामीले दिन सक्ने भनेको यी माया हाँसो होइन आफूसँग जे कुरो छ त्यही कुरो हो क्या अरूलाई दिने अब जसको मनमा पुरै अब होइन अब त्यस्तै किसिमको भावना छ दुःख छ मतलब अलिकता फरक किसिमको चाहिँ अब सोच छ भने आफ्नो सोच अनुसारको आफूसँग भएको चिज दिने हो हामीसँग के छ हामीसँग हाँसो छ होइन माया छ खुसी छ जस्तो छ त्यसैमा हामी रमाइरहेछौँ त्यही दिने हो त होइन के छ र यसमा दुःखी हुनुपर्ने हाई दा के छ खबर आई एम उमा भुजेल फ्रम रानीचुरी 7 बुदुनाबाट दादा अल फ्रेन्ड्सलाई एन्ड फ्यामिलीलाई पनि मिस यु एन्ड लभ यु भनिदिनु ल दा गुड नाइट भनेर लेख्नुहोस् थ्याङ्क यू सो मच मित्र म्यासेज पठाइदिनु भयो माझी फेरि पनि म्यासेज पठाउँदै गर्नु होला सबै गाउँ भएको मान्छे सबै गुण भएको मान्छे खोज्दा बस् के लेख्नु भयो वास्तविक माया गर्ने मान्छे नगुमाउनुहोस् किनकि गुणै गुण भएको मान्छे कतै पाइँदैन यो केवल शब्दमा मात्र हुन्छ यस हाई आई एम लामा असीम भद्रकाली एट गोन्से निबुआटार दिस इज सङ प्ले डिजे आई वान्ट टु डेडिकेट माई वाइफ रेशमा एन्ड फ्यामिलीलाई एन्ड एसटिएच सुन्नुहुने अल फ्रेन्ड्सलाई ओके गुड नाइट भनेर लेख्नुभएको छ थ्याङ्क यू सो मच म्यासेज गरिदिनु भयो धेरै धेरै धन्यवाद अर्कोचोटि पनि तपाईँको म्यासेज पढ्न पाइयोस् अर्को म्यासेज छ हाई दा खाना भयो म लामपान्टारबाट सुनिसा लामा जिउनुको साथै के लेख्नु भयो ए जिनखु लेख्नु भएको छ सरी है जिनखुको साथी पार्वतीलाई कल गर्नु भनिदिनु ल लेख्नु भएको छ नम्बर दिनुभएको छ उहाँले पार्वतीजीको लागि मात्र हो अरू साथीले फेरि त यताउति नोट गरेर फेरि फटाइ गर्नुभयो भने त म त फेरि ठ्याक्कै थाहा पाइदिइहाल्छु नि हाम्रो काम प्रोग्रामबाट चाहिँ एकदम के भनेदेखि रमाइलो गर्न पाइन्छ तर कसैलाई हर्ट गर्न पाइँदैन दुःख दिन पाइँदैन कसैको चाहिँ व्यक्तिगत जिन्दगीमा रहेर चाहिँ उडाउन पाइँदैन है त यो कुरो सब फेरि तपाईँले लागु गर्नु होला लागु गर्नु भने फेरि म त फायर गरिदिन्छु नम्बर दिनुभएको छ उहाँले 9616653570 ओके गुड नाइट लेख्नु भएको छ थ्याङ्क यू सो मच अर्को म्यासेज छ हेलो दा गुड इभिनिङ सन्चै हुनुहुन्छ एकदम सन्चै छु म बाँस कटेरीबाट मन्दिरा थापा मेरो अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु है त बाई गुड नाइट भनेर लेख्नु भएको छ रेडियो कतै पठाइसक्नु भएको छैन नि होइन कहाँ पठाउनु यति छिटै सुन्दै हुनुहुन्छ एसएमएस 92 तपाईँको रमाइला रमाइला एसएमएसहरू छन् अब रमाइला रमाइला एसएमएस लिँदा लिँदै टक्को बिचमा अलिकति अझै घाँटी खसखस आयो मेरो घाँटी खसखस आयो भने जस्तो भयो क्या एकैछिनलाई अर्को म्यासेज छ हेलो दा नमस्ते आई एम शान्ता भुजेल फ्रम रानीचुरी अब बज्ने सङ्ग मेरो अल फ्रेन्ड्सको लागि लाभा ए आजकल यो मोबाइलले सिस्टम यस्तै राख्दैछ क्यार होइन लास्टमा चाहिँ कुन सेटबाट पठाएको हुन्टाको लाभा KKT80P भनेर आएछ ठिकै छ अब त्यो लाभाबाट पठायो भने लभबाट पठायो भने के फरक पर्दैन जुनसुकै मोबाइलबाट पनि पठाउन सक्नुहुन्छ अर्को म्यासेज छ हेलो दा आज मलाई बाटोमा राम्री केटी देखेँ फोन नम्बर मागेको बाइक छ कि छैन भन्यो अनि मैले छैन भनेको फोन नम्बर पनि छैन भने दा म अब के गर्नु हो रे यो रियल नै हो त मित्र यस्तो नहुनु पर्ने हो तर हुन नि सक्छ के भेटेर होइन हजार किसिमका मान्छे भेटिन्छन् त्यसमा त एक किसिमको मान्छे पनि हुनसक्छ तर केही छैन अब तपाईँलाई चाहिँ अब के भयो त नम्बर चाहिँ केलाई तपाईँलाई देख्ने बित्तिकै चाहिँ हाल तपाईँ पनि लास्टै आएको मान्छे यार यस्तो त गर्नु मिल्दैन ल ठिकै छ अर्को म्यासेज लिनु छ म मेरो 10th पढ्ने अल फ्रेन्ड्सहरूलाई लभ यु भन्न चाहन्छु दमारबाट एम जी लेख्नु भएको को हुनुहुन्छ जी थाहै नै मलाई त नम्बर चाहिँ लास्टमा 024 रहेको छ हाई दा हाउ आर यु लेख्नु भएको छ यस आई एम फाइन आई एम सङ्गीता फ्रम दमार अब बस्ने सङ मेरो अल फ्रेन्ड्सलाई सुनाउन चाहन्छु विशेष गरी मेरो मनमुटुमा बस्ने सुमन्तालाई सुनाउन चाहन्छु कस्तो झन्डै अड्किन बोलिने हा हा हा हल्का लेख्नु भएको छ अब के भन्नु पुरै माथि त्यस्तो लेखेर लास्टमा चाहिँ हल्का लेख्दै खतम बर्बाद भयो नि यार ओहो अर्को म्यासेज कागतीको बोटमुनि चिसो चिसो पानी है कागतीको बोटमुनि चिसो पानी हुन्छ त कागतीको बोटमुनि चिसो चिसो पानी हाँसी हाँसी बोलिदिने सुमन दाईको बानी वा वा वा आई एम सबिना मुक्तान खन्या खर्कबाट थ्याङ्क यू सो मच सबिनाजी अब के गर्नु बोलिदिनै पर्यो नि हाँसी हाँसी के छ राखेर रिसाएर दुःखी भएर लानुपर्ने जिन्दगीबाट होइन अर्को मेसेज छ, दा खाना भयो मै रातमाटामा भएको सपना दिदीलाई मिस यु भनिदिनु ल, निस्ता थापा मगर फ्रम रानीचुरी आठ दहरबाट लेख्नु भएको छ। मैले भनिदिइसकेँ है, सपना दिदीलाई धेरै सम्झिरहनु भएको छ मित्रले रानीचुरीबाट। अर्को मेसेज छ, आइएमको याद गर युको चाहना, आइएमको याद गर युको चाहना, ह्याप्पी रहोस् तिम्रो जीवन, दिस इज माई शुभकामना। आइदा खाना भयो, म भद्रकाली बोहरेबाट रोहित बिक दा, दादा म मेरो अल फ्रेन्ड्सलाई मिस गरिरहेको छु भनिदिनु ल दा लेख्नुहोस्। ओके मैले भनिदिइसकेँ। शीतलपाटी नौ, अर्को म्यासेज है यो फेरि, शीतलपाटी नौ खल्के खाल्टे खाल्टे यस खाल्टे अहिले सिन्धुलीमाढी ढुङ्ग्रे पासबाट देशप्रेमी शिव तोलाङ्गे सम्पूर्ण साथीलाई गुड नाइट साथी आई मिस यु भन्न चाहन्छु लेख्नुहोस्। थ्याङ्क यू सो मच देशप्रेमीजी, तपाईँ जस्तो देशप्रेमीहरू अरू अरू पनि जन्मियो भने यो देशको विकास गर्नको लागि कुनै ठुलो समस्या छैन है। अर्को म्यासेज, खाना भयो त दा, आई एम विवेक लामा फ्रम पुरा पूजा लेख्नु भएको छ, इट मिन्स पुरानो झाँगाझोली होला, नाइन बन्दीपुरबाट अब बज्ने सङ्ग मेरो साथीहरू हिरा सुन चाँदी ए होइन रहेछ है हिरा रिजन चन्द्रिका र मेरो लाइफ फ्रेन्ड्स रितुको लागि मिस यु एन्ड लभ यु भन्दै सुनाउन चाहन्छु। ओके दा बाई बाई भन्नु लेख्नुहोस्, थ्याङ्क यू सो मच। नेक्स्ट टाइम पनि तपाईँको म्यासेज पढिरहन पाऊँ। अर्को म्यासेज छ, हाई सुमन ब्रदर फ्रम ढुङ्ग्रेवासबाट विनिता तामाङ, मलाई घृणा गर्नेको लागि समर्पण भन्नाले सम्पूर्ण साथीलाई लभ यु मिस यु लेख्नु भएको छ। एकदम राम्रो, तपाईँको चाहिँ एकदम ठुलो हृदय रहेछ क्या। मैले अघि नै भनिसकेँ आफूसँग जे छ त्यो कुरो दिने हो, तपाईँसँग माया नै मायाले भरिएको मन छ होइन, त्यस कारणले जसले अरूले घृणा गरौँ जे गरौँ खुट्टा तानु बाल भएन होइन, माया दिइरहनुहोस् अरूलाई। तपाईँ अब त्यो तपाईँ आफूले फेरि अरूलाई जस्तो किसिमको रेस्पोन्स दिनुहुन्छ नि, जुन किसिमको आफूले चाहिँ कर्म गर्नुहुन्छ त्यो किसिमको फल पनि पाउनुहुनेछ, त्यस कारणले तपाईँ जे गरिरहनु भएको छ ठिक गरिरहनु भएको छ। अर्को म्यासेज छ, नमस्ते दा खाना भयो लेख्नु भएको छ, एकदम मजाले खाना भइसक्यो, म सरला कार्लटन फ्रम मरिन मथौलीबाट मेरो दादाहरूमा बिके लामा, बिके लामा लेख्नु भएको छ दुईवटा, ज्ञान लामा, राम लामा, अनिसा सुकमान, इन्द्र त्यसपछि के लेख्नुभयो, आमा बुबा र आमा बुबा र मेरा साथीहरूमा शशि मिथु श्याम दन लेख्नुभयो कि धन लेख्नुभयो कि विपना र मलाई माया गर्नुहुने हस्बेन्ड दुधराज थिङ र मेरो प्यारी छोरी रक्षाको लागि है दा हजुरको लागि पनि ओके बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच। अर्को म्यासेज छ, हाई दा के छ लेख्नु भएको छ, एकदम ठिकठाक छ, तपाईँको के छ नि। अरू लेख्नुहुन्छ, खाना भयो मेरो कान्छीलाई मिस यु भनिदि, मिस यु एन्ड लभ यु भनिदिनु ल, मैले भनिदिइसकेँ कान्छीलाई, अनि मेरो दी नानुलाई धेरै मिस गरिरहेको छु भनेर सुनाइदिनु ल, म चाहिँ प्रेमिका बुढा छु कि कहाँबाट यो खोस खोस्खा भने कता हो यो खोक्सा खोक्साबाट होला, खोक्सा भने कता हो मित्र, खोक्सा भने नयाँ ठाउँमा सुनियो होइन मित्र, अब कता हो यसो अलिकता चाहिँ डिटेलमा लेखेर पठाइदिनुहोस्, फर्स्ट टाइम जस्तो लाग्यो। थ्याङ्क यू सो मच मेसेज गरिदिनु भयो, नयाँ नयाँ साथीहरूलाई धेरै धेरै स्वागत। हेलो ब्रो हाउ आर यु, आई एम नरेश ब्रो फ्रम भिमान, आई लाइक दिस प्रोग्राम, आई वान्ट टु डेडिकेट दिस कमिङ सङ माई हार्ट एन्ड स्पेसल प्रोग्रामलाई हु नो मी एन्ड अल मिस यु एन्ड गुड नाइट ब्रो दा लेख्नुहोस्। थ्याङ्क यू सो मच निरेशजी नरेशजी मेसेज गरिदिनु भयो, नेक्स्ट टाइम पनि तपाईँको मेसेज पढ्न पाइयोस्। अर्को मेसेज लिँदैछु, नमस्ते दा म असफल आँसु आशा ठकुरी फ्रम रानीचुरी नाइन, अपकमिङ सङ डेडिकेटेड अफ अल माई फ्रेन्ड्सलाई आई मिस यु सो मच भन्न चाहन्छु, स्पेसल दा आयुष आयुषलाई लेख्नु भएको छ ल। थ्याङ्क यू सो मच, तपाईँलाई सम्झिनु भएको सम्पूर्णलाई चाहिँ मेसेज डेडिकेसन सुनाइ नै हालिन्छ होइन त। अर्को मेसेज छ, यति बेला प्रोग्रामबाट लिँदैछु म, हाई दा खाना भयो, आई एम सुशीला फ्रम अदरलामी, माई अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल। ओके बाई लेख्नुहोस् ल, मैले भनिदिइसकेँ भनेर बाई बाई भन्ने कुरा उताबाट सङ्केत आइसक्यो। अर्को मेसेज लिँदैछु म, के छ हो दाई हाल खबर, आई एम योर न्यू फ्रेन्ड्स, आई एम फ्रम निबुवा, निबुवा नफल्ने निबटार, यस निबुवा नफल्ने निबटारबाट चाहिँ नयाँ साथी आउनुभएको छ, तर नाम सम अतो पतो छैन, 600 छ तपाईँको नम्बर चाहिँ लास्टमा होइन, तपाईँको मेसेज चाहिँ मैले जियोस् पढिसकेको छु। थ्याङ्क यू सो मच। लास्ट मेसेज लिँदैछु आजको प्रोग्रामको लागि, एकदम लास्ट, वान अफ द सिम्पलेस्ट वे टु स्टे ह्याप्पी इज बाई लेटिङ गो अफ द थिङ्क द्याट यु मेक यु स्याड, द्याट मेक्स यु स्याड, Hi, it's me, Officer Acharya from Ratmata, great fan of SMS 92. Thank you so much. Officer Aji, really like this program very much. All the best for this program. Wanted to dedicate an upcoming song to all my college friends and missing them so much. Bye, good night. Thank you so much, Officer Aji, sweet message ko lagi. अनि हाम्रो ग्रेट फ्यान बेस्ट फ्यान हुनुभएको रहेछ तपाईँलाई झन् धेरै धेरै धन्यवाद. यसै गरी चाहिँ हामीलाई माया गरिरहनु होला, म्यासेज गरिरहनु होला. थ्याङ्क यू सो मच. आजको प्रोग्रामबाट भने मैले बिदा माग्ने बेला भइसकेको छ. ज जसको म्यासेज आज मैले प्रोग्राममा लिन पाएँ उहाँहरू धेरै खुसी भइसक्नु भएको छ. ज जसको लिन पाइनँ उहाँहरू आज पनि मेरो म्यासेज पढेन यो दाइले भनेर भनिरहनु भएको होला मनमा नै. तर केही छैन, तपाईँको म्यासेज म भोलि जसरी भए पनि फेरि पनि पढ्न आउने नै छु. तर तपाईँ भने म्यासेज पठाउन नछुट्नु होला, नछुटाउनु होला, होइन हिस् नहिचकिचाउनु होला, किनकि तपाईँले म्यासेज सातै दिन चौबिसै घन्टा जुनसुकै समय तपाईँलाई पाएको पर्ने समयमा ट्याक्क म्यासेज गर्न सक्नुहुनेछ. त्यसको लागि जानुहोस् मोबाइलको म्यासेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् तपाईँको म्यासेज नाम ठेगानासहित, पठाउनुहोस् 7799. भोलि फेरि यसै समयमा यसै रेडियो स्टेसनमा यसै गरी तपाईँको म्यासेजको साथमा रमाइला रमाइला गीत सङ्गीतको साथमा उपस्थित हुने बाजासहित टेक्निकल सपोर्टको लागि अञ्चललाई थ्याङ्क यू सो मच भन्दै आवाज बाट म सुमन बराल छुट्टी. बाइ बाइ. Soldats, mon.